റേഡിയോ ആറ് പാട. अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्ज र यो हो कार्यक्रम अर्पण शुभ साँझ. स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जमा अर्पण शुभ साँझको अर्को एउटा रमाइलो बसाइ लिएर आज पनि हामी तपाईँलाई नै भेट्नको लागि उपस्थित भइसकेका छौँ. प्रविधि कक्षमा हुनुहुन्छ यति बेला राज, अनि तपाईँको साथमा तपाईँ सँगै छु म प्रतीक्षा. तपाईँलाई थाहा नै छ अर्पण शुभ साँझको व्यवसाय लिएर हामी हरेक दिन साँझ 7 बजे पछाडि उपस्थित हुने गर्छौँ. मिठा मिठा लोकदोरी भाकाहरू तपाईँको लागि राख्छौँ. तपाईँको दिनभरिको थकानलाई एकैछिन भए पनि तपाईँबाट टाढा राख्ने कोसिस गर्छौँ. आउन चाहनुहुन्छ यो साँझको बेला तपाईँ पनि हामीसँगै एकैछिन रम्न चाहनुहुन्छ भनेदेखि चाहिँ फोन गर्नुहोला 056563 र 056563 दुईवटा बाटो आज पनि हामीले तपाईँको लागि खुला गरिसकेका छौँ. र यति बेला अर्पण शुभ साँझको व्यवसायमा कोही साथी आइसक्नु भएको छ, म उहाँलाई स्वागत गर्छु. हेलो, हजुर नमस्कार. कहाँबाट को बोल्दै हुनुहुन्छ? कुराकबाट निरा रुम्बा. अनि के गर्नुहुन्छ निराजीले? यत्तिकै बस्नुहुन्छ? यत्तिकै बसिराख्दाखेरि अल्छी लाग्दैन र? अहिले चाहिँ मकै रोप्ने कार्यक्रम भइरहेछ. सक्नु भयो त मकै रोपेर? ल, राम्रोसँग काम गर्नुहोला अनि हामीलाई पनि सम्झिँदै गर्नुहोला है. अनि अब बज्ने भाका मार्फत चाहिँ तपाईँ यति बेला कसलाई सम्झिन चाहनुहुन्छ? धन्यवाद. मेरो मन बुवालाई, मेरो आमालाई, ठुल बुवालाई, दिदी भेनाजुलाई, दिदी सुन्ने दाएर दिदीलाई, अनि मेरो मामा माइजूलाई, हजुर आमा, हजुर बुवालाई, अनि रोजिना, अनि एस्ता पाखिन, मेरो साथी रसमा, गोमा, तिर माया, माया, अनि मलाई मेरो भने तिमी म दिदी सम्पूर्णलाई. हुन्छ निराजी, फेरि पनि आउँदै गर्नुहोस् है. निराजी आउनु भएको थियो यति बेला र अर्पण शुभ साँझको व्यवसाय हो. तपाईँ पनि आउन चाहनुहुन्छ पक्कै पनि मलाई थाहा छ, फोन पनि प्रयास गरिराख्नु भएको छ होला. सबैजना बुवा आमा अनि दाजुभाइ दिदी बहिनीहरू, सानो सानो भाइ बहिनीहरू पनि निकै नै मन पराउनुहुन्छ कार्यक्रमलाई र फोन पनि गर्नुहुन्छ. तपाईँहरू आउन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला. यति बेला त तपाईँ खाना खाने तयारीमा हुनुहुन्छ होला, कतिजनाले त खाना खाइ पनि सक्नुभयो होला. हुन त आजभोलि 7 बज्दाखेरि त्यति धेरै अँध्यारो त भइसक्यो आउँदैन, त्यही भएर पनि खाना बनाउँदै हुनुहुन्छ होला कतिजना. त तपाईँ जस्तो अवस्थामा हुनुभएको छ त्यहीँबाट हामीलाई साथ दिनुभएको छ, विश्वास लिएका छौँ. र यति बेला राज्यको सङ्केत पाइसकेका छु. अर्को साथी पनि फोन सम्पर्कमा हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु. हेलो, नमस्कार हजुर. कहाँबाटको बोल्दै हुनुहुन्छ? मंगल चेपाङ परिवाकोटबाट. अनि के छ मंगलजी, परिवाकोटतिरको हाल खबर? मकै रोप्दै, निराजी पनि मकै रोप्दै हो भन्नुभएको थियो भने पछाडि यति बेला मकै रोप्ने एकदमै चटारो परिरहेको छ है. यति बेला अहिले त घरमै हुनुहुन्छ नि है? आराम गरेर बस्नु भएको छ? अनि खाना खानु भयो कि छैन? आजभोलि त अलि उज्यालो नै हुन्छ, चाँडै खाना पनि खासै मन लाग्दैन, खाइदिन पनि है. ल ठिक छ, बिस्तारै बिस्तारै बनाएर खानु होला, कार्यक्रम अवधिबाट हामीलाई यसो मेरो साथ दिनु होला है। अनि अब बजनी भाका मार्फत चाहिँ मङ्गलजीले कसलाई सम्झिनुहुन्छ यति बेला? धन्यवाद। अनि पराक्रमवासी भान्जालाई, अनि दिनेश चेपाङलाई, हजुर, अनि भेलाज्यू, अनि पटपुरम परमपुरम बस्ने रिमा बहिनीलाई, अनि मङ्गल चेपाङ चिन्नी नचिन्ने सम्पूर्ण दिदी। हुन्छ मङ्गलजी, अहिले भने छुटौ आउँदै गर्नुहोस् है फेरि फेरि। ल नमस्कार। नमस्कार। मङ्गलजी आउनु भएको थियो यति बेला परेवा कोटबाट, र अर्पण शुभ साँझको व्यवसायमा एउटा भाका तपाईँको लागि राख्छु। विनोद भण्डारीले भर्खरै बजारमा लिएर आउनु भएको भाका हो। विनोद भण्डारी अनि विष्णु माझीको आवाज रहेको भाका चारैतिर हावा चलिरहेको थियो। मरे जैमानी पहिले मलाई खुवाउँदै थे सुनपानी, चारैतिर हावा चलिरहेको थियो। आज राति सपना देखेको तिम्रो सिउँदो कसैले भरिरहेको थियो, माथि मेरो लाज जलिरहेको थियो। मरे जैमानी पहिले मलाई खुवाउँदै थे सुनपानी, चारैतिर हावा चलिरहेको थियो। आज राति सपना कसैले भरिरहेको थियो, सीतामाथि मेरो लाज जलिरहेको थियो, सीतामाथि मेरो लाज जलिरहेको थियो। सपना देखेको तिमीले सिउँदो कसैको भरिरहेको थियो, चितामाथि मेरो लास जलिरहेको थियो। तपाईँले जसलाई मन पराउनु भएको छ, अझ भनौ जो तपाईँको मनमा छ, त्यो मान्छे अरू कसैको पनि नहोस्, तपाईँको नै होस्, तपाईँले सपनामा पनि त्यस्तो देख्नु नपरोस्। सायद यो भागाले चाहिँ यस्तै भन्न खोज्या हो कि जस्तो लागिरहेको थियो। र अर्पण शुभ साँझको व्यवसाय हो, हामी व्यवसाय लिएर हरेक दिन साँझ 7 बजे पछाडि तपाईँहरूको माझमा उपस्थित हुने गर्छौँ। नेपाली लोक सङ्गीतको बजारमा चर्चामा रहेका भर्खरै भित्रिएका केही समय अगाडिका यिनै भागहरूलाई तपाईँको लागि राख्ने गर्छौँ। र आजको व्यवसायमा पनि तपाईँसँग यति बेला रमिराखेका छौँ। तपाईँ आउन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला 0556563332 र 0556563333 दुईवटा बाटो, अरू कसैको लागि होइन, तपाईँको लागि हामीले खुल्ला गरेका छौँ। जसले अर्पण शुभ साँझको व्यवसायलाई माया गर्नुहुन्छ, रेडियो अर्पणलाई माया गर्नुहुन्छ उहाँहरूको लागि। र यति बेला भने अर्को साथी आइसक्नु भएको छ, म उहाँलाई स्वागत गर्छु। हेलो हेलो, राज्य कोही साथी हुनुहुन्छ तर किन मेरो आवाज नसुन्नु भएको हो कि उहाँले, मैले उहाँको आवाज सुनिराखेको छैन। अर्को साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो हेलो, नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? कुराकबाट प्रवीण तामाङ। अनि के गर्नुहुन्छ प्रवीणजीले? के गर्नुहुन्छ तपाईँ? पढ्दै हुनुहुन्छ। कहाँ पुऱ्याउनु भयो पढाइलाई? आठमा। अनि कस्तो चलिरहेछ त? न ढाँटे भन्नुहोस् त, पढ्न एकदमै जाँगर लाग्छ कि अल्छी लाग्छ? गाह्रो लाग्दैन, गाह्रो त लाग्दैन तर पढ्न अल्छी लाग्छ हो। ल ठिक छ, अल्छी नगर्नुहोस् है, पढ्न अल्छी गर्नु हुँदैन, धेरै पढ्नुपर्छ होइन। भर्खर त 8 कक्षामा हुनुहुन्छ, अझै कति माथिसम्म पुग्नु छ, के गर्नु छ जिन्दगीमा होइन, राम्रोसँग पढ्नु होला है। अनि खानपिन भयो कि भएको छैन यहाँको? भएको छैन ल, बन्दैछ होला, बिस्तारै बिस्तारै खानुहोस् है। अनि अब बज्ने भाका मार्फत प्रवीणजीले चाहिँ कस सम्झिनुहुन्छ अर्पण शुभ साँझबाट? धन्यवाद परिवारलाई, दादाहरू अशोक प्रधान कुमार, हजुरहरू सम्झना शान्ति, बहिनी शर्मिला, भाइ रमेश, साथीहरू रुसान सुभाष कुमार, प्रेम रमेश, मलाई चिनिन चाहिँ सम्पूर्णलाई दिदी। हुन्छ प्रवीणजी, फेरि पनि आउँदै गर्नु होला, यसरी नै माया गरिराख्नु है हामीलाई। अहिले भने सुटौ, नमस्कार। नमस्ते, प्रवीण आउनु भएको थियो यति बेला कुराकबाट। र अर्पण शुभ साँझको व्यवसाय हो, हामी हरेक दिन व्यवसाय लिएर आउँछौँ। यति बेला तपाईँले हामीलाई सुनिराख्नु भएको छ रेडियो अर्पण 104.5 MHz ट्युन गरेर, साथसाथै इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर पनि विश्वको जुनसुकै कुनामा जहाँ कहीँ जस्तो अवस्थामा रहेर भए पनि सुनिराख्नु भएको छ। र अर्को साथी आइसक्नु भएको छ, उहाँलाई कार्यक्रममा स्वागत गर्छु। हेलो हेलो, नमस्कार हजुर, नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? शक्तिखोरदेखि निर्मला चेपाङ। के गर्नुहुन्छ निर्मलाजी? त्यतिकै बस्ती बसे हो। अनि हजुरहरू? हाम्रो पनि एकदम ठिकठाक छ, तपाईँहरूले माया गर्नु भएको छ, तपाईँहरूसँग कुरा गर्न पाइराखेका छौँ, अहिलेसम्म सबै ठिकठाक छ एकदम। अनि खाना भयो कि भएको छैन तपाईँको? भइसक्यो। कति छिटो खानु भएको त? साढे खाएर साढे काम सकेर बस्दाखेरि आनन्द भयो नि होइन, त्यही सोचेर त्यसमाथि पनि अलिकति लोड सेडिङको समस्या अब हामी नेपाली जनताले एकदमै भोगिरहेछौँ, झन् दिनानुदिन बढिरहेछ होइन, त्यही भएर पनि आफ्नो काम चाँडै नै सकेर बस्यो, ढुक्क भयो नि त है। ल ठिक छ, अनि आज अर्पण शुभ साँझमा आउनु भएको छ, पहिलो पटक हो र? होइन, धेरैचोटि गरिसके, अहिले चाहिँ बिचमा रोकेको हो। ठिकै छ, केही छैन, आफ्नो कामलाई पनि निरन्तरता दिनु पर्यो होइन। ठिक छ, माया चाहिँ नमार्नु होला, सम्झिँदै गर्नुहोस्, तर सधैँभरि हामीलाई नै फोन गरिराख्नुपर्छ चाहिँ भन्दिनँ मैले होइन, आफ्नो काम पनि हुन्छ है। अनि आज कसलाई सम्झिनुहुन्छ अर्पण शुभ साँझ मार्फत? मेरो यहाँ रेडियो सुनेर बस्नुहुने साथी रूपाको लागि मनिषा हजुर, अनि मनिषाको भाइ हजुर, अनि मेरो छोरा हुनुहुन्छ यहाँ सुदीप, अनि मनोजको लागि हजुर, अनि मेरो विशेष मेरो फोनको लागि अनि रेडियो सुनेर जो जसले सुन्नु भयो उहाँहरू सम्पूर्णको लागि हुन्छ। अहिले भने छुट्याउ निर्मलाजी। नमस्कार। नमस्ते। निर्मला आउनु भएको थियो यति बेला शक्तिखोरबाट र अर्पण शुभ साँझको व्यवसाय हो। लगभग आधी घण्टा हामी तपाईँसँग रहन्छौँ, यस्तै भागाहरू तपाईँको लागि राख्छौँ। दिनभरि के गर्नुभयो कुराकानी गर्छौँ, थोरै यो साँझलाई अलिकति फरक, अलिकति रमाइलो, अलिकति तपाईँको थकान मेटाउने प्रयास गर्छौँ यो समयमा रहेर। तपाईँ आउँदै गर्नुहोला 0556563332 र 0556563333 यो दुईवटा बाटो खुल्लै छ यति बेला तपाईँको फोन नलागुन्जेलसम्मको लागि। फेरि पनि अर्पण शुभ साँझको व्यवसायमा तपाईँकै लागि यो निकै नै मर्मस्पर्शी भाका। कसैले हेरवायो भने सम्झिनु आँसु पुस्न आउला। मर्मस्पर्शी खालको भाका आजको अर्पण शुभ साँझको व्यवसायमा मैले तपाईँको लागि प्रस्तुत गरिराखेको छु। आउन चाहनुहुन्छ भनेदेखि हामीलाई फोन गरिहाल्नुहोला। अब धेरै समय पनि छैन, थोरै समय छ, अझै पनि तपाईँसँग कुराकानी गर्न सक्छौँ र दुई तिनजना साथीहरूलाई चाहिँ अब हामी लिन सक्छौँ कि जस्तो लागिरहेछ। राज्यको सङ्केत पनि त्यस्तै छ, म उहाँलाई स्वागत गर्छु। कोही साथी आइसक्नु भएको छ? हेलो हेलो। सायद गइसक्नु भएको हो कि जस्तो लागिरहेको छ। धेरै बेर पर्खिनु पर्यो भने रिसाउनु भएको हो कि जस्तो छ। नरिसाउनु होला, अलिकति फोन लागिसकेपछि एकैछिन चाहिँ बसिदिनु होला। र अर्पण शुभ साँझको व्यवसायमा अर्को साथी पनि आइसक्नु भएको छ अरे, उहाँलाई पनि स्वागत गर्छु। हेलो। नमस्ते दिदी। नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकदेखि। ओहो, कोराकदेखि। हजुर। आज मैले चिन्नु पर्यो है? हजुर। मैले त सधैँ बाटोले जी हो भन्छु अब। हो त? होइन होइन, सरिताजी हो। त्यही त, आवाजमा एकदमै धेरै कन्फ्युज हुन्छ तपाईँहरू दुईजनाको आवाज उस्तै उस्तै लाग्छ होइन? त्यही भएर तर अनि थाहा चाहिँ नसोच्नु होला है। अनि के छ तपाईँको हाल खबर? ठिकै छ। ठिकै छ, अब हाँसेर आउनुहोस् अनि त्यस पछाडि चाहिँ फके पनि चिनौँला है त। अनि खाना खानुभयो त? भइसक्यो। भइसक्यो हजुर। खाएर मात्र भ्याउनु भयो कि सबै काम सकेर पनि बस्नु भयो? सबै काम सकेर एकदम आनन्दसँग अर्पण शुभ छ सुनिराख्नु भयो ल ठिक छ जी होस् माया गर्नुहुन्छ माया यस्तै गरी गर्दै जान सक्नुहुन्छ भने अझै बढाउन सक्नुहुन्न भने नघटाउनुहोस् है कसलाई सम्झिनुहुन्छ आज फर्स्ट अफ अल तपाईँलाई धन्यवाद रामया मिना रमेश प्रेम दादा रामलाई अनि मेरो घर परिवार अनि सरितालाई भने चिनी नचिनी सम्पूर्णलाई हुन्छ सरिता छुटौ नमस्कार नमस्ते सरिता आउनु भएको थियो यति बेला र अर्पण शुभ साँझको व्यवसायको हामी अन्तमा छौँ होइन राजी एकजना साथीलाई चाहिँ लिन सक्छौँ भन्नुभएको छ उहाँलाई स्वागत गर्छ आजको व्यवसायको अन्तिम सहभागी साथी हुनुहुन्छ हेलो हेलो दिदी हजुर नमस्कार नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ होला कोराकदेखि मिलन कोराकदेखि मिलन हजुर के छ मिलनजी हाल खबर तपाईँको ठिक ठाकै छ भन्नु पऱ्यो अहिलेसम्म ठिकै छ दिदी ठिकै छ कि ठिक छ ठिकै छ लाई त ठिक भन्न मिल्दैन नि त होइन र एकदम ठिक छ भन्नुभयो भने ल सबै ठिक रहेछ भन्ने बुझ्नु पर्यो होइन ठिकै छ चलिरहेकै छ भन्यो भने त अलिकति बेठिक पनि मिस्या छ त्यहाँ जस्तो लाग्छ कि होइन ठिक छ एकदमै ठिक भइरहेको छ सधैँ ठिक हुनु पनि पर्छ होइन यो मन हो मनलाई जसरी हामीले कन्ट्रोल गर्न सक्छौँ जसरी बुझाउन सक्छौँ चित्त त्यसरी नै बुझ्ने हो त्यही भएर सन्तुष्ट हुनुहोस् खुसी हुनुहोस् है अनि खाना खानु भयो कि छैन नि खाना भइसक्यो दिदी भइसक्यो जे होस् कुराकतिरको साथीहरूले चाहिँ खाना छिटै खानु हुँदो रहेछ है छिटै हुन्छ अनि आज को कसलाई सम्झिनुहुन्छ कार्यक्रम मार्फत लागि धन्यवाद कार्यक्रम सुनिराख्नु भएको छ उनीहरू सम्पूर्ण हुन्छ छुट्टा भाइ मिलनजी हुन्छ नमस्कार मिलन हुनुहुन्थ्यो यति बेला कुराकबाट आउनु भएको थियो र अर्पण शुभ साँझको आजको व्यवसायको हामी अन्तमा छौँ र अब भने कार्यक्रमबाट छुटिनुपर्छ किनकि समय घर्किसकेको छ अब समयभन्दा अगाडि न त तपाईँ जान सक्नुहुन्छ न त म नै जान सक्छु त्यसैले आजको व्यवसायबाट चाहिँ अब बिदा हुनुपर्छ यतिन्जेलसम्म तपाईँले अर्पण शुभ साँझको आजको व्यवसायलाई सुनेर बसिदिनुभयो तपाईँ सबैजनालाई धेरै धेरै धन्यवाद छ त्यस्तै गरी इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद छ विशेष गरी आज फोन सम्पर्कमा आउनुहुने तपाईँ प्रति निकै नै आभारी छु आज कार्यक्रममा आउनु भएको थियो निराजी हुनुहुन्थ्यो त्यस्तै गरी मंगल आउनु भएको थियो परिवारकोटबाट प्रवीण कुराकबाट निर्मला शक्तिखोरबाट मिलन आउनु भएको थियो कुराकबाट सरिता पनि कुराकबाट आउनु भएको थियो तपाईँहरूलाई पुनः एकपटक धन्यवाद दिन्छु तपाईँमध्ये कतिले फोन प्रयास गर्नुभयो होला र फोन लागेन भनेर अलिकति झिझ्यार मानेर पनि बस्नु भएको छ होला भोलि फेरि हामी अर्पण शुभ साँझको व्यवसाय लिएर तपाईँलाई भेट्न पक्कै आउँछौँ भोलि फेरि तपाईँको फोन पक्कै पनि लाग्नेछ तपाईँहरूलाई पनि धन्यवाद छ र विशेष गरी यतिन्जेलसम्म मेरो आवाजलाई तपाईँको रेडियोको शेरसम्म पुर्याउनको लागि हर तरहले सहयोग गर्नुहुने प्राविधिक मित्र राजप्रति आभार प्रकट गर्दै अर्पण शुभ साँझको आजको व्यवसायबाट म प्रतीक्षा पनि सुटिन्छु नमस्कार शुभ सन्ध्या